आज 125 अन्तर्राष्ट्रिय मजदूर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विभिन्न राजनैतिक दल निकटका ट्रेड युनियन संगठन तथा मजदूर हकहितको क्षेत्रमा काम गर्ने संघ संस्थाले देशैभर विभिन्न कार्यक्रम आयोजना गरेका छन्। अमेरिकाको सिकागोका मजदूरले 8 घण्टा काम 8 घण्टा आराम र 8 घण्टा मनोरञ्जनको माग गर्दै थालेको आन्दोलनको सम्झना स्वरूप यो दिवस मनाउन थालिएको हो। मजदूर हक हित र अधिकारका पक्षमा वर्षौंदेखि आवाज उठिरहे पनि धेरै श्रमिक अझै सेवा सुविधाबाट वञ्चित बनेका छन्। मजदूरहरूले सामाजिक सुरक्षाको ग्यारेन्टी हुनुपर्ने मागलाई विशेष रूपमा उठाउँदै आएका छन्। मजदूरको सामाजिक सुरक्षामा खर्च गर्न जम्मा गरिने सामाजिक सुरक्षा कोषमा रकम जम्मा भए पनि ऐन बन्न सकेको छैन। एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलन आजदेखि विराटनगरमा शुरू हुँदैछ। सम्मेलनको अहिले केही बेरपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा 1,100 प्रतिनिधि तथा पर्यवेक्षक, 300 स्वयंसेवक र अरू केही गरी 1,500 सहभागी हुने ए माओवादीले जनाएको छ। यस्तै 19 देशका प्रतिनिधि समेत सहभागी हुँदैछन्। हेटौँडा महाधिवेशनलाई पूर्णता दिने गरी हुने सम्मेलनबाट एकीकृत नेकपा माओवादीको केन्द्रीय कमिटी 900 सदस्य हुने भएको छ। ऊर्जा मन्त्री राधा ग्यावालीले आगामी 3 वर्षमा विद्युत भार कटौती अन्त्य गर्ने बताउनु भएको छ। नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन जनकपुर सगरमाथा क्षेत्रीय समितिले गरेको कार्यक्रममा मन्त्री ग्यावालीले आउँदो 3 वर्षभित्र विद्युत भार कटौती अन्त्य गर्ने लक्ष्य लिई सरकारले काम थालिसकेको बताउनुभयो। ऊर्जा क्षेत्रका समस्यालाई कानूनी अडचनबाट अन्त्य गर्न ऐन संशोधन गर्ने तयारी समेत सरकारले थालिसकेको बताउँदै ग्यावालीले जलसायुक्त खुला र मजुला परियोजनाहरूको काम पूरा भइसकेको र बाँकी रहेका परियोजनाको काम आउँदो वर्षहरूमा पूरा गर्ने लक्ष्य रहेको बताउनुभयो। चीनको सिनजियाङ प्रान्तको रेलवे स्टेशनमा बम विस्फोट भए लगत्तै चीन सरकारले कडा सुरक्षा रणनीति अवलम्बन गरेको छ। राष्ट्रपति शी जिङपिङले सो प्रान्तको भ्रमण सके लगत्तै व्यस्त रेलवे स्टेशनमा भएको विस्फोटमा कम्तीमा 3 जना मारिएका थिए भने 97 जना घाइते भएका छन्। उरुम्की शहरको दक्षिणी क्षेत्रमा रहेको रेलवे स्टेशनमा आक्रमणकारीले चक्कुले सर्वसाधारणलाई आक्रमण गर्नुका साथै विस्फोटहरू गराएका थिए। र एसएससी प्रिमियर लिग क्रिकेटमा 192 रनको लक्ष्य पाएको नेपालले जवाफी ब्याटिङ गरिरहेको छ। जवाफी ब्याटिङमा रहेको नेपालले ताजा अवस्थामा 17.2 ओभर खेल्दै 2 विकेटको नोक्सानीमा 95 रन जोडेको छ। नेपालका लागि पारस खड्का 15 र सुभाष खकुरेल 28 रन बनाएर क्रिजमा रहेका छन्। खड्काले 18 बलमा 2 चौकाको मदतमा 15 रन बनाएका हुन् भने खकुरेलले 46 बल खेल्दै 4 चौकाको मदतमा 28 रन जोडेका छन्। नेपालका लागि नरेश बुडाएर 2 रन बनाएर पेब्लेन फर्किँदा ज्ञानेन्द्र मल्लले 47 रन जोडेका छन्। संयुक्त अरब इमिरेट्स युएई विरूद्धको खेलमा नेपालले 48.1 ओभरमा समेटेर 192 रनमा सीमित पारेको थियो। टस हारेर ब्याटिङको निम्ति पाएको युएईका स्वप्निल पटेलले 76 रन बनाए भने कृष्णचन्द्रन कराठेले 36 र मोहम्मद शहजादले 25 रन जोडे। नेपालका सोमपाल कामी र महेबुब आलमले 3-3 विकेट लिए भने शक्ति गौचनले 2 र सागरपुनले 1 विकेट हात पारेका छन्। अवस्त दिउँसो 1 बजेको अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर 1 बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथै एसएल पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटीसी मल्टीलर्निंग एकाडेमी मैथ साइंस र टेस्ट नदी 5 विषय में मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटीच्यूट मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल 98452146174। मनोरंजन